बुलबुल एउटा ईरानी चरा। बुलबुल मेरो कलम अब सगरमाथाको शिर लेख्छ। मेरो कलम अब सगरमाथाको शिर लेख्छ। युगौंदेखि भोग्दै आएको नेपालीको पीर लेख्छ। इतिहासका स्वर्णिम पानाबाट माथि उठेर स्वाभिमान सहित बाँच्नुपर्छ भन्ने वीर लेख्छ। युगौंदेखि भोग्दै आएको नेपालीको पीर लेख्छ। सोझा जनताहरूलाई आश बाँड्दै हिँड्ने र आफ्नो मानो भर्ने नेतालाई उनले झिर लेख्छ। युगौंदेखि भोग्दै आएको नेपालीको पीर लेख्छ। मित्रताको भर्याङ चढी छामेर कोमल ठाउँ घात गर्ने कुलंगारको छाती छेड्ने तीर लेख्छ। युगौंदेखि भोग्दै आएको नेपालीको पीर लेख्छ। ए विकास गर्छु भन्दै कुर्लने ढोंगीहरू तिमीहरू सबैलाई रोक्ने कृष्ण भीर लेख्छ। मेरो कलम अब सगरमाथाको शिर लेख्छ। युगौंदेखि भोग्दै आएको नेपालीको पीर लेख्छ। सर्लाहीका कृष्ण दाहालको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजलबाट कार्यक्रमको शुरूआत गरे कृष्ण दाहाल उहाँलाई लिएर आइपुगेको छु। सर्लाहीका स्रष्टा कृष्ण दाहाल, बुलबुलमा हामीले गजलको इतिहासको कुरा गर्ने हो भने 2050 मात्र नेपाली गजलको इतिहास देखिन्छ। त्यस हिसाबले 2050 अथवा 60 गजल लेख्नेहरूको संख्या कम छैन। त्यसो हुँदाहुँदै पनि 60 पछि लेख्नेहरूको संख्या चाहिँ ठूलो देखिन थालिसकेको छ। अब 3-4 वर्षदेखि यताका गजलकारहरू पनि असाध्यै राम्रा सिद्ध हस्त गजलहरू देखिन थालिसकेका छन्। त्यो भइसकेपछि जसले सुरुवातको चरणमा जुर्मुराउँदै पाइलाहरू चलाए गजलका लागि, ती व्यक्तिहरू कतै छायामा पर्ने त होइनन्। त्यसमाथि पनि राजधानीमा नरहेर मोफसलमा बसिरहेका मान्छे एउटा कुनामा बसेर गजलको सेवा गरिरहेको छ, त्यसको नाम नआउने त होइन। त्यो चिन्ता बुलबुलले बोकेकै रहन्छ। यो लामो इतिहासमा हामीले भेटेसम्मका पुराना स्रष्टालाई ल्याउने कोसिस गर्छौं। कृष्ण दाहाललाई मैले बुलबुलमा ल्याउने कोसिस गरेको धेरै भयो, तर उहाँको वा मेरो समय नमिलेर जुर्न सकेको थिएन। अहिले काठमाडौँ आउनुभएको बेलामा मैले ल्याएको छु। कृष्णजी, स्वागत छ तपाईँलाई। हजुर, धन्यवाद। तपाईँले गजल लेख्न थाल्नुभएको 55 भन्दा 57-58 लेख्न थाल्नुभयो होला। मैले त्यति बेलादेखि चिनेको हुनाले अनौपचारिक सामान्य हाई हलो चिन्जान थियो। हजुर, अब पछि अहिले त अध्याय सर्लाहीको संग्रह नै एउटा आयो, सर्लाहीका केही गजलकारहरूको, त्यसमध्ये तपाईँ पनि एउटा हुनुहुन्छ यसमा। तपाईँको त्यो लेख्न सुरुवात गरेदेखि अहिलेसम्मको अनुभव, मफसलमा बसेर अनुभव गर्दै आउँदाखेरिको, यसै पनि साहित्य हाम्रो पार्ट टाइम हो, फुल टाइम तपाईँ शिक्षण पेसामा हुनुहुन्छ सम्म थाहा छ। हजुर, अब अरू तपाईँ बताउनुहोस् न अनुभवहरू। जब मैले गजल लेख्न सुरु गरेँ त्यति बेला नेपाली साहित्यमा गजल लेखिने सर्जकहरू सायद धेरै हुनुहुन्थ्यो होला या थोरै हुनुहुन्थ्यो होला, तर मिडियामा जाने माध्यमको हिसाबले हेर्ने हो भने हामीले थोरै मात्रै गजलकारहरूलाई चिन्दथ्यौँ वा सुन्दथ्यौँ वा कतै कतै पढ्थ्यौँ। त्यस अर्थले हामीले अथवा मैले अथवा मेरो समयमा जसले गजल सृजना गर्नुहुन्थ्यो उहाँहरूलाई गजल लेखन एक किसिमले चुनौती जस्तो पनि थियो। रहर त हो, रहरले नै मान्छे त्यो क्षेत्रमा वा पेसामा वा कुनै काममा अगाडि बढ्ने कुरा निश्चित छ, तर गुरु मान्ने कसलाई, यसका आधारहरू के हुन्, नियम सिद्धान्त कस्तो छ भन्ने कुरा चाहिँ त्यति बेलाको एक किसिमको चुनौती नै थियो। कसरी सिक्नुहुन्थ्यो तपाईँहरू? मैले व्यक्तिगत रूपमा चाहिँ पत्र पत्रिकामा पढेर नै सिकेको हो। पत्र पत्रिकामा पनि बाक्लै गरी त आउँदैन? होइन, एकदम पक्कै बाक्लै आउँदै आउँदैन थियो, बिरलै। जस्तो मधुसरलाईमा कुनै लोकल पत्रिका थिए? हजुर, थिएन पत्रिका। लोकल पत्रिकाले गजललाई त चिन्दैन थियो भन्छु म त्यति बेला, प्रसङ्गले अनर्थ लागेन भने, मैले गजल लेख्न सुरु गर्दा चिन्दैन थियो लोकल पत्रिका। तर आज तपाईँ सर्लाहीको मान्छे अगाडि भएर मात्रै म पक्षपाती भएर बोलिरहेको छैन। जहाँसम्म बुलबुल सञ्चालनको क्रममा अब लगभग 16-17 वर्ष भयो बुलबुल चलिरहेको यही गजलकै कार्यक्रममाथि, मैले थाहा पाउँदा र चिन्दा जिल्लाहरूको अनुपात लिने हो भने सर्लाहीमा त्यति बेला बाक्लै गजल लेख्नेहरूको संख्या थियो भन्छु म। यो थोरै थोरै मान्छेहरू मध्ये गन्य हो भने अरू जिल्लामा अहिले तुलनात्मक रूपमा जति धेरै बढेका छन् सर्लाहीमा त्यति बेला चाहिँ अलिकति बढी थिए कि जस्तो लाग्छ मलाई। किन मैले चिनेका चाहिँ पाँच सातजना ठ्याम्मै देखेको भएर पनि त्यस्तो लागेको हो कि अलि धेरैले लेख्थे त्यो भएर तपाईँभन्दा केही वर्ष अग्रज दाईहरूले लेख्नु भएको हुनाले पनि तपाईँलाई सिक्न सजिलो पर्यो कि भन्ने मेरो अनुमान छ। यसमा दुईवटा कुरा छ अच्छा दाई, मेरो मैले भन्नुपर्दाखेरि चाहिँ एउटा त बुलबुल जसले त्यही गाउँको अथवा छिमेकी दाईले लेख्थ्यो कि लेख्दैन थियो, लेख्थ्यो भने बुलबुलले बजाइदियो, ओ यो दाईले पनि गजल लेख्नुहुन्छ। अर्को थोरै पत्रिका पढेर हेरेर सुनेर पनि गजल लेख्ने बानी बस्दै गएको अवस्थामा सिनियर दाईहरूले लेखेको कुराबाट पनि उहाँहरूको गजल बुलबुल मार्फत बज्दाखेरि भनौँ न अब दस घर तलको मान्छेले लेखिरहेको छ भने रेडियोबाट सुनेपछि चाहिँ थाहा भयो उहाँले पनि गजल लेख्नु हुँदो रहेछ पक्कै पनि। सुन्नुहोस् त फलान दाईले लेख्दो रहेछ है, सुन्न साथी फलानु लेख्दो रहेछ, यसरी पनि एकत्रित हुन पनि पाइयो, सजिलो भयो। अनि जमघट चाडपर्व छुट्टी लामो छुट्टी हुँदाखेरि भेट हुँदा अथवा कुनै अन्तरङ्ग समूहभित्र बसेर कुरा हुँदाखेरि तपाईँले अस्ति सुनाउनु भएको केही छैन, लौ न हामी पनि सुनौँ, त्यसले पनि प्रेरणाको काम गरेको हो, यसरी बन्दै गयो। हजुर, अध्यायको विमोचन भएको धेरै समय भएको छैन, यसको विमोचन हुँदाखेरि सार्वजनिक हुँदाखेरि चाहिँ म त्यो कार्यक्रममा थिएँ। तपाईँको मन्तव्य असाध्यै प्रभावित छु म, निकै मिठो बोल्नु हुँदो रहेछ, मैले त त्यति राम्रोसँग त्यति नजिकबाट चिनेकै रहेनछु। त्यसपछि त झन् कहिले बोलाउँ बुलबुलमा भइरहेको थियो मलाई, आज जुरेको छ। हामी कुराकानीको क्रमलाई राख्छौँ, एउटा गजल तपाईँको आवाजमा वाचन सुनाउन मन लाग्यो मलाई, पहिला कुन गजल सुनाउनुहुन्छ? हजुर पक्कै पनि म पहिलो गजल मेरो औपचारिक रूपमा छापिएको गजल नै पहिलो यो हो, पेज नम्बर 67 अध्याय गजल संग्रहको पेज नम्बर 67 रहेको गजल म यहाँ समक्ष वाचन गरेर सुनाउँछु। यस्तो छ गजल, स्वेच्छाले चलाऊ अब खर्चिला ती ओठहरू, स्वेच्छाले चलाऊ अब खर्चिला ती ओठहरू, के गर्नु ती अत्तरले मगमगाएका कोटहरू, छातीभरि चोट दिऊ छिया छिया मुटु भयो, छातीभरि चोट दिऊ छिया छिया मुटु भयो, के गर्नु ती पीडा दिने पिरतीका बोटहरू, के गर्नु ती अत्तरले मगमगाएका कोटहरू, उठ्नलाई गाह्रो भयो थिचिएर घातहरूले, उठ्नलाई गाह्रो भयो थिचिएर घातहरूले, बाँकी भए अझै थप्देऊ चोटमाथि चोटहरू, के गर्नु ती अत्तरले मगमगाएका कोटहरू, तिमीले पनि भोगेकी हौ दुःख कष्ट पिरतीमा, तिमीले पनि भोगेकी हौ दुःख कष्ट पिरतीमा, नकोट्याए राम्रो हुन्छ पुराना ती खोटहरू, के गर्नु ती अत्तरले मगमगाएका कोटहरू, मायाप्रति हाँसो खुसी पैसाभन्दा माथि हुन्छ, मायाप्रति हाँसो खुसी पैसाभन्दा माथि हुन्छ, एक दिन संसार छोड्नै पर्छ के गर्नु ती नोटहरू, स्वेच्छाले चलाऊ अब खर्चिला ती ओठहरू, के गर्नु ती अत्तरले मगमगाएका कोटहरू। धन्यवाद। तपाईँ स्कुल सञ्चालक मध्ये पनि एक हुनुहुन्छ, व्यवस्थापकसँग आबद्ध छु, हजुर आफै शिक्षक पनि हुनुहुन्छ, हजुर यो दुई चिज भएपछि त तपाईँसँग केटाकेटीहरू बालबालिकाहरू चाहिँ सँगै नै भइरहन्छन्। तपाईँले मावी लेभललाई पढाउनुहुन्छ कि के प्लस टू कसलाई पढाउनुहुन्छ? प्लस टूसम्मै पढाउँछु। त्यो लेभलका केटाकेटीहरू त लेख्छन् गजल होइन, प्लस टूका नौ दसकाहरू त गजल लेख्न रहर गर्छन्। यस्तो टिचर पाएपछि व्यवस्थापकै रूपमा अझ पाएपछि त तपाईँका विद्यार्थीहरू त झन् धेरै गजल लेख्ने गुरु सजिलैसँग पाएर लेख्ने भएका होला। पक्कै पनि दाइ, यो कुरा अहिले पनि जो एसएलसी पास आउट भएर भाइ बहिनीहरू उपत्यकाभित्र आउनुभएको छ, कतिपय उपत्यका बाहिरकै स्कुल कलेजहरूमा अध्ययन गर्दै हुनुहुन्छ, उहाँहरूलाई मैले आफैले गजल लेख्ने भएको भएर र कक्षामा शुक्रबारका कार्यक्रम गुड फ्राइडे भनेर अथवा मञ्चहरूमा हुने स्टेज प्रोग्रामहरूमा ती गजल वाचन गर्दा उनीहरू प्रभावित भएर जान्ने रहर जागेर लेख्न सिकेर राम्रै गजल लेख्नेहरू पनि थुप्रै भइसकेका छन्, खुसी पनि लाग्छ। यसरी चाहिँ हामीले क्रमिक रूपमा गजललाई विस्तार गरिरहेका छौँ र यो कुराले सन्तोष पनि दिन्छ। गजलकै कार्यक्रम भएको हुनाले बुलबुलमा अझ धेरै सन्तोषका साथ गर्वका साथ भन्न सकिन्छ यो कुरालाई। तपाईँको विधा के गजल एउटा भयो, अरू के विधामा? गजल बाहेक म गद्य कविता, त्यसपछि म फाटाफुटा हाइकुहरू पनि लेख्छु। कति धेरै भइसके कविता हाइकुहरू? हाइकु त संख्यामा कम छन् तर कविताहरू चाहिँ धेरै नै छन्। गजल बढी लेख्नुहुन्छ कि कविता? मैले संख्यात्मक रूपमा त गजल नै बढी छन्, सिक्ने क्रममा पनि केही संख्याहरू बढे, तर मैले आफूले न्याय गरेर भन्नु पऱ्यो भने चाहिँ गजल लेखे तापनि मैले कविता बढी लेखा हुँ भावको हिसाबले। गजलकार कम कवि बढी हुनुहुँदो रहेछ। ल एकल कविता वाचनलाई मैले केही समय पछाडि अर्को पटक काठमाडौँ आउँदा निम्ता गरेँ तपाईँ। हजुर धन्यवाद। एकल कविता वाचन गराउनुपर्छ तपाईँलाई। अब यो सन्दर्भलाई यहीँ छोडेँ, अर्को हाइकु कविता गजल तिनवटा विधा हो तपाईँको। गद्य केही निबन्ध लेखनहरू पनि र विशेषतः अनुच्छेद लेखन जसमा चाहिँ केही भूमिकाहरू बाँधिएको अथवा खास गरेर लेख रचनाहरूतिर पनि मेरो उति नै चासो छ। तपाईँको आफ्नो पढाइको विषय चाहिँ के हो? म नेपालीकै विद्यार्थी हुँ। ए, मेजर नेपाली। हजुर, मेरो नेपालीकै हो र बिस्तारै अहिले राजनीति शास्त्र पनि पढ्दैछु। त्यो पनि विद्यार्थीकै नाताले हो, मैले त्यसलाई प्लस टू तहदेखि नै पढ्दै आएको भएर त्यसमा पनि चासो छ। अध्ययनमा चाहिँ पढ्ने क्रममा पनि सँगसँगै हुनुहुन्छ। हजुर, अनि पढाउनु पनि हुन्छ। हजुर, र विशेष साहित्यलाई पनि माया गर्नुहुन्छ र भ्याएसम्मका समयको चाहिँ कलम चलाउनुहुन्छ। यो अध्याय संयुक्त गजल संग्रह जुन छ 15 जना स्रष्टाहरूको, यसको सम्पादक मण्डलमा विवश पौडेल, मिलन कोइराला, कुमार दाहालसँगै तपाईँ पनि हुनुहुन्छ, कृष्ण दाहालजी। तपाईँको सम्पादन एक किसिमले राम्रो छ यसभित्रको, मैले सरस्वती हेरेको पनि छु, यसको लागि तपाईँहरूलाई बधाई पनि हामी भन्छौँ, होइन, धन्यवाद, राम्रो खालको पुस्तक ल्याउनु भएको, स्वागत छ यहाँलाई। अब फेरि अर्को गजलतिर लैजान्छु म, कुन गजल सुनाउनुहुन्छ? म यो गजल संग्रहकै पेज नम्बर 81 भएको गजल सुनाउँछु। गजल यस्तो छ, अभाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न, अभाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न, प्रभाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न। सधैँ एकनाश नभएर घटबड भयो हुने यो जीवनको, सधैँ एकनाश नभएर घटबड हुने यो जीवनको, हिसाब हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न, प्रभाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न। जीवन सफल बनाउन कसैको साथ नै चाहिने, जीवन सफल बनाउन कसैको साथ नै चाहिने, दबाब हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न, प्रभाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न। यौवनमा फक्रिएर सुवास पनि छर्नुपर्छ भन्ने सोच, यौवनमा फक्रिएर सुवास पनि छर्नुपर्छ भन्ने सोच, र भाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न, प्रभाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न। न हाँसो न खुसी न राम न रमिता अन्त कतै, नहाँसो न खुसी न राम न रमिता अन्त कतै, तनाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न, अभाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न, प्रभाव हो भने जिन्दगी तिमी बाहेक केही चाहिन्न। धन्यवाद। यहाँ तिमी बाहेक भनिरहँदा को रहेछ तिमी भनेर सम्झिँदै सम्झिँदै जाँदा 3 वर्ष 4 वर्ष अगाडिको दृश्य मलाई तपाईँले गजल वाचन गरिरहँदा आयो। म सर्लाहीमै केही कामको सिलसिलामा, रेडियो ट्रेनिङको सिलसिलामा पुगेको थिएँ र बुलबुलमा लैजाने आवाज भनेपछि त्यहाँ चाहिँ तपाईँहरू लगायतकै केही साथीहरू 20-25-30 जना कतिजना हुनुहुन्थ्यो, गजल वाचन कार्यक्रम गरिएको थियो, तपाईँले पनि वाचन गर्नुभयो। मलाई लाग्छ तपाईँको जोडी पनि हुनुहुन्थ्यो त्यहाँ र वाचन गर्नुभएको थियो कि, मेरो सम्झना ठिकै हो? ठ्याक्कै जोडी चाहिँ त्यो कार्यक्रममा हुनुहुन्थेन, अथवा अर्को जोडी चाहिँ सम्झेँ होला मैले, तपाईँको जोडी पनि लेख्नुहुन्छ भन्नेसम्म मैले बुझेको छु। हजुर, हामी दुवैजना लेख्छौँ र संयोग राम्रो जुरेको छ, खुसी पनि लाग्छ, हामी अध्याय सङ्ग्रहभित्रै सङ्ग्रहित छौँ, यसमै हुनुहुन्छ। हजुर, मैले यो कसरी पनि भने यहाँ भूमिकामा चाहिँ लेखिएको रहेछ, भूमिकामै तपाईँको बारेमा लेख्दाखेरि सम्पादकले लेखिदिनु भएको छ, तपाईँको सम्पादन अरूले गर्नुभयो होला, हजुर, अनि लेखिदिनु भएको रहेछ, त्यो जोडीको कुरो पनि खुलिया छ, प्रमिला पोखरेल भनेर, हजुर, अनि मलाई त्यति बेला उहाँ पनि सँगै रेकर्डमा हुनुहुन्थ्यो कि भन्ने सम्झेँ, तर जोडी चाहिँ अरूको सम्झेछु, तपाईँको जोडी पनि लेख्नुहुन्छ भन्ने चाहिँ यहाँनिर पर्यो। अनि कहिलेकाहीँ बुढाबुढीको जुहारी पनि चल्छ गजलमा? छ, जुहारी पनि चल्छ। सङ्ग्रहभित्र चाहिँ सबै साथीहरूले सल्लाह गरियो त्यस किसिमको सवाल जवाफ या हम तर कुनै गजल नराख्ने भन्ने हामी सबैको सहमति भएको हुनाले त्यसलाई हटाइएन। संयोगवश यति बेला मसँग सुनाउनलाई छैन, तर हामीले गल्ती गरिहालिएछ नि, मैले त दुईजना जोडी बोलाउनु पर्थ्यो सवाल जवाफ खेलाउनलाई, त्यो समय जुर्ला, मैले तेस्रो निम्तो पनि दिएँ तपाईँलाई। हजुर, धन्यवाद। सवाल जवाफको लागि मात्रै दुईजना तपाईँहरूको जोडीलाई म बुलबुलमा ल्याउँछु, त्यसै अनुसारको तयारी गर्नु। हजुर, धन्यवाद त्यसको लागि। आज भोलि म सवाल जवाफका जोडीहरू खोजिरहेको छु, धेरै अगाडि बुलबुलमा सायद 12-13 वर्ष भयो होला, चितवन कि अजिता अधिकारी र गोपी दवाडी अहिले अस्ट्रेलियामा हुनुहुन्छ, अजिताजी रेडियो कर्मी हुनुहुन्छ सिनर्जीको, उहाँहरूको चाहिँ सवाल जवाफ अविस्मरणीय अहिलेसम्म पनि रहिरहेको छ। म त्यस्तै किसिमको कुनै अर्को कार्यक्रम तयार गर्न खोजिरहेको छु, जोडी तयार भएर कोही आउनुहुन्न, तपाईँहरू जोडी मिलिदिनुहोस् न भन्न म सक्दिनँ, त्यसले गर्दा गाह्रो परिरहेको अवस्था छ। गजललाई हेर्ने आँखा कस्तो, कहिलेकाहीँ हुन्छ नि लेख्ने स्रष्टा सँगसँगै तपाईँ त सम्पादन गर्नुहुन्छ, तपाईँको एनालाइसिस पनि मलाई चित्त बुझ्यो, त्यो अस्ति मैले भने नि विमोचन कार्यक्रममा तपाईँको मन्तव्य सुन्दाखेरि पनि राम्रो लाग्यो। गजललाई हेर्ने आँखा हाम्रो भन्छौँ नि, कहिले बाढी आयो भन्छौँ हामी, होइन, कहिले बहरका कुरा गरेर विवाद गरेर बस्छौँ, मात्रा त गर्नु पर्यो अक्षरको कहिलेकाहीँ फेरि अक्षरका पनि आधा अक्षर पूरा अक्षरमै पनि विवाद भइरहेको हुन्छ एकाक्षरी काफिया मिलित काफिया यो काफिया त्यो काफिया भनेर पनि फेरि आफ्नै किसिमका विवादहरू छन् गजललाई हेर्ने हाम्रो आँखा कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाईँले स्वतन्त्र रूपमा भन्नुपर्दाखेरि कृष्णजी अत्यन्तै राम्रो प्रश्न धन्यवाद अजय दाई तपाईँलाई प्रश्नको लागि गजल गायात्मक विधा हो यसमा कुनै दुविधा नै छैन र यसलाई त्यसैको वरिपरि स्वतन्त्र हुन दिनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो अहिले सिक्दै गरेका भाइ बहिनीले हामी लेख्दै गरेका लेखक अथवा सर्जकहरूले र हामीभन्दा अग्रजहरूले पनि सम्भवतः धेरै ठाउँमा त्यसलाई न्याय गर्न सक्नुभएको छैन होला मेरो बुझाइ त्यस्तो रहेको छ गजल गायात्मक विधा भएको हुनाले यसलाई यसका निश्चित सीमा वा संरचनागत कुराहरूलाई मध्यनजर राख्दै सम्मान गर्दै यसलाई त्यसरी अगाडि बढाउन सकियो भने यो भूत झैँ भविष्यमा पनि उत्तिकै प्रिय हुनेछ भन्ने कुरा चाहिँ मेरो विश्वास अब गायनका पाटोको कुरा गरौँ गजलको होइन गायनको पाटोको कुरा गर्दाखेरि चाहिँ अब हाम्रोमा ट्रेन्ड के बस्यो भने इस्टाब्लिस गायकले क्यासेटको रूपमा सिडीको रूपमा अथवा आजभोलि त युट्युबको रूपमा निकाल्यो भने मात्रै त्यो गायनको गजल भयो भनेर बस्यो तर मैले कतिपय ठाउँहरूमा चाहिँ स्थानीय यस्तो राम्रो प्रतिभाहरू देखेँ जो चाहिँ स्थानीय रूपमै चर्चित हुनुहुन्छ त्यहाँको स्टेजमा उक्लिनुहुन्छ गाउनुहुन्छ आइपर्दाखेरि तर गजल गाउने जान्ने हुनुहुन्छ हाम्रो गजल लेख्नेहरूको सङ्गठनभित्र चाहिँ अथवा सर्कलभित्र प्रवेश गर्न सक्नुभएको छैन यसलाई प्रवेश गराउन के गर्न सकिएला एउटा कुरा भयो दोस्रो त्यस्ता किसिमका स्रष्टा सर्लाईमा छन् कि छैनन् त्यो पनि यो कार्यक्रममा सँगसँगै सुनौँ हामी हजुर पक्कै पनि सर्लाईमा लेख्ने र लेखेकोलाई गाउन सक्ने क्षमता भएका सर्जकहरू छन् प्रशस्तै छन् समस्या के छ भने हाम्रो देशकै संरचना केन्द्रीकृत छ यदि सङ्गीतमा लाग्ने सङ्गीतकारहरू पनि मुफसलतिर कहिलेकाहीँ गइदिने अथवा बुलबुल जस्तो कार्यक्रमको माध्यमबाट जो इच्छुक हुनुहुन्छ उहाँहरूलाई सम्पर्कको माध्यमबाट सम्पर्क गरेर कुनै एक ठाउँमा जम्मा गरेर उहाँहरूका गजल वा रचनाहरूलाई हेर्ने प्रयास गरियो भने अझै सहज रूपमा चाहिँ गाउन सकिने गजल बन्दछ अथवा सङ्गीतकारको पक्षबाट उहाँहरूले भन्ने कुराहरू भनिसकेपछि लेख्नेहरूले आफ्नो शब्दहरूलाई त्यसै गरी सजाउनुहुन्छ र सहज बन्छ कि भन्ने मलाई लाग्छ अब एउटा गजल फेरि तपाईँको मैले वाचनतिर हामी कुरामा धेरै गरिरहँदाखेरि मैले सर्जकको गजल वाचन गर्ने एउटा जुन कर्म हुन्छ त्यसलाई नरोकौँ म यति बेला सङ्ग्रहभन्दा बाहिरको एउटा गजल वाचन गर्छु आउने बेलामा बिहान मेरो श्रीमतीले भन्दै थिइन् यो चाहिँ गजल पढ्नु होला है भनेर हजुरले अघि भन्दै हुनुहुन्थ्यो हामी दोहोरीको कुरा गजलभित्र यो गजल गैर मुरद्दफ गजल छ बलेको छ आगो मभित्र प्रेमको आऊ निभाऊ बलेको छ आगो मभित्र प्रेमको आऊ निभाऊ डढे पनि सुरक्षित छ तिमीलाई यो ठाउँ कोही जुनसँग खेले कोही धुनसँग खेले कोही जुनसँग खेले कोही धुनसँग खेले कल्पनाको सहरभन्दा बाहिर छ यो गाउँ डढे पनि सुरक्षित छ तिमीलाई यो ठाउँ नबोले पनि तिमी बोलिरहन्छ ढुकढुकी नबोले पनि तिमी बोलिरहन्छ ढुकढुकी बोल्छ हृदय त्यसैले नबोल्ने कसम नखाऊ डढे पनि सुरक्षित छ तिमीलाई यो ठाउँ पहिरे सबैले आभूषण बढाउन सौन्दर्य पहिरे सबैले आभूषण बढाउन सौन्दर्य नली लालचा हामी एक अर्कामा रमाऊ डढे पनि सुरक्षित छ तिमीलाई यो ठाउँ महसुस यस्तो तिमीलाई पनि वरिपरि छु म महसुस यस्तो तिमीलाई पनि वरिपरि छु म आँखा हुँदै तरेली टेकी हृदयमा समाऊ बलेको छ आगो मभित्र प्रेमको आऊ निभाऊ धन्यवाद हामी सर्लाहीका स्रष्टा कृष्ण दाहालसँग छौँ आज बुलबुलमा कृष्ण दाहालका गजल सुन्दै उहाँसँग कुराकानी गरिरहेका छौँ 2055-56 भन्दा पछाडिदेखि गजल लेख्न थाल्नुभएका स्रष्टा कृष्ण दाहालसँगको कुराकानीको क्रम र गजल वाचनको क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा ईरानी चरा बुलबुल गुण भुलेको छ मान्छेले मेरै सामुन्ने गुण भुलेको छ मान्छेले मेरै सामुन्ने नुन भुलेको छ मान्छेले मेरै सामुन्ने बनाएर सर्वत्र लास सम्बन्धको बनाएर सर्वत्र लास सम्बन्धको खुन भुलेको छ मान्छेले मेरै सामुन्ने, नुन भुलेको छ मान्छेले मेरै सामुन्ने, मानिसमा हुने संवेदना हराएपछि मानिसमा हुने संवेदना हराएपछि धुन भुलेको छ मान्छेले मेरै सामुन्ने, नुन भुलेको छ मान्छेले मेरै सामुन्ने, सीमा नागेरै चाहिदिएपछि कसैलाई सीमा नागेरै चाहिदिएपछि कसैलाई सुन भुलेको छ मान्छेले मेरै सामुन्ने, नुन भुलेको छ मान्छेले मेरै सामुन्ने, पुरानो अध्याय बिर्सेर त्यो पिरतीको पुरानो अध्याय बिर्सेर त्यो पिरतीको जुन भुलेको छ मान्छेले मेरै सामुन्ने, गुण भुलेको छ मान्छेले मेरै सामुन्ने, नुन भुलेको छ मान्छेले मेरै सामुन्ने। संयुक्त गजल संग्रह अध्यायभित्र संग्रहित 75 पृष्ठको कृष्ण दाहालको यो गजल वाचनसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा तपाईँलाई फेरि स्वागत छ। आजको बुलबुलमा मसँग अतिथि कृष्ण दाहाल हुनुहुन्छ। सर्लाही उहाँको घर, उहाँ 56-57 सालदेखि, मैले ठ्याक्कै साल चाहिँ भन्न सकिनँ र यो 56-57-57-58 भनिरहेको छु, त्यो बेलादेखि अहिलेसम्म निरन्तर गजल लेखिरहनु भएको छ। त्यहीँ स्कुलमै पढाउनुहुन्छ, स्कुलको व्यवस्थापकको रूपमा पनि हुनुहुन्छ, सञ्चालकको रूपमा हुनुहुन्छ र अहिले काठमाडौँ आउनुभएको बेलामा मैले उहाँको कुराकानी सँगै उहाँका गजलहरू सुनाउन लागिरहेको छु। उहाँ कविता पनि लेख्नुहुँदो रहेछ, हामीलाई भर्खरै थाहा भयो। अर्को कार्यक्रमको लागि कवितालाई पनि निम्ता छ र उहाँको श्रीमान श्रीमती दुवैजना गजल लेख्ने भएको हुनाले सवाल जवाफ पनि लेख्नुहुन्छ र सवाल जवाफको लागि पनि तेस्रो निम्ता गरिसकेको छु। कृष्णजी, तपाईँलाई फेरि स्वागत छ। धन्यवाद। अब यो सृजनाको सन्तुष्टि हुन्छ नि, एउटा मान्छेले लेखिसकेपछि तपाईँ पढाउनुहुन्छ, पढ्नु पनि हुन्छ, यी कुराहरू लेख्नुहुन्छ, तपाईँलाई लेख्दाखेरिको सन्तुष्टिको आधार कतिको हुन्छ? आफूले लेखिसकेपछि बिसाएँ मैले मेरो मनको कुरा जस्तो हुन्छ कि अझै पोख्न कति बाँकी छ बिर्सिएन जस्तो लाग्छ कि सेटिस्फ्याक्सन कतिको दिन्छ साहित्यले? एकदम मजाले सन्तुष्टि साहित्यले नै दिने हो भन्छु म, किनभने सन्तुष्टिको मापन हुँदैन, उसले आफूलाई अनुभूत गर्ने कुरा मात्रै हो। तर हुने रहेछ के भने एक चरण लेखिसकेपछि त्यो सन्तुष्टिको अर्को चरण बाँकी छ कि, अथवा केही समस्याहरू आए, तनावहरू आए, अथवा केही सृजनात्मक अवस्थाहरू तयार भयो भने फेरि अर्को सन्तुष्टिको लागि लेखिने क्रम पनि, अथवा सम्पादनको ठाउँ छ कि, त्यसमा आफ्नै सो सम्पादनको ठाउँ छ कि भन्ने पनि रहनु। हजुर हजुर हजुर। तपाईँको घर परिवारमा पनि लेख्ने परिपाटी थियो, त्यसकै प्रभाव पर्यो कि केही छ? होइन, त्यस्तो बिल्कुलै होइन। लेख्ने को हुनुहुन्छ घरमा? घरमा त दाईहरू हुनुहुन्छ, हामी ठुलो परिवारको हौँ, मेरो तिनवटा दाईहरू हुनुहुन्छ। बहिनी चाहिँ लेख्छिन्, सानै बहिनी चाहिँ गजल नै लेख्छिन्। अरू दाईहरूले पनि लेख्नुहुन्न? तपाईँमा मात्रै आयो प्रतिभा, लेखौँ लेखौँ खालको प्रतिभा आयो, मतलब साहित्यमा रस बस्यो तपाईँको प्रभाव सम्भवतः बहिनीमा बस्यो लाग्छ त्यस्तो, र तपाईँहरू दुईजना चाहिँ लेख्नुहुन्छ। लेखिसकेपछि पहिला कला सुनाउने त मेरो त पहिला सुनाउने स्कुल पढाइरहँदा यदि राति लेख्यो बिहान लेख्यो भने त्यो सुनाउने दिन परेको छ भने स्कुलमै सुनाउने हो, विद्यार्थीलाई नै सुनाउने। यदि छैन, कुनै कार्यक्रम हुँदैछ अथवा चिया गफ हुँदैछ साथीहरूसँग भने त्यो सानो चिट बोकेर जाने हो पकेटमा, ल चिया खाऊ, त्यसको सजाय यो सुन अथवा मजाको लागि यो सुन भनेर। सङ्गत छ, सङ्गत त्यस्तै त्यस्तै साथीहरूको छ। हजुर। अनि के सरलाईमा तपाईँहरूले केही प्रोग्रामहरू पनि गर्नुहुन्छ? हजुर, गरिरहन्छौँ प्रोग्राम। कस्तो कस्तो कस्तो समयमा, कहिले कहिले हुन्छ, कुनै संस्था छ कि? संस्था छ, केही संस्थाहरू निष्क्रिय छन्, केही सक्रिय छन्। कुनैमा हामी प्रत्यक्ष रूपले आबद्ध छौँ, कुनैमा अप्रत्यक्ष रूपले, मासिक रूपमा हुने पनि छन्, द्वैमासिक त्रैमासिक रूपमा हुने साहित्यिक कार्यक्रमहरू पनि छन्। तपाईँहरूको पुस्ताका म केही साथीहरू चिन्छु, होइन, लगभग एक दर्जनभन्दा बढी चिन्छु म, स्रष्टाहरू नै सर्लाईको मात्रै। त्यो अनुपातमा अहिले पछिको नयाँ पुस्ता चाहिँ त्यसै गरी साहित्यलाई बोक्न सक्ने धरोहर भएर आउन नसकेको हो वा प्रचारमा नआएको हो? दुईवटै कुरा हो। उनीहरूलाई थाहा छैन नयाँ आउने पुस्तालाई, धेरैलाई थाहा छैन यसको उचाइ कस्तो छ, त्यस कारणले पनि उनीहरू दत्तचित्त भएर लागेका छैनन्। र सँगसँगै अर्को कुरा प्रचार प्रसारको पनि हो, स्थानीय रेडियोमा स्थानीय पत्रिकामा समेत नआउनु भनेको प्रचार प्रसारबाट विमुख हुनु, अटाडिनु नै हो भन्ने मान्छु म चाहिँ। मलाई फ्याक्टै सरलाईको कुरा गर्दा अर्को कुरा पनि दिमागमा आइरहेछ, तर कुरा मात्रै नलम्ब्याएर मैले एउटा गजल वाचन गर्न लाउँछु, त्यसपछि फेरि तपाईँलाई त्यो प्रश्न सोध्छु। हजुर हस्। यति बेला फेरि मैले अध्याय सङ्ग्रह बाहिरकै गजल वाचन गर्दैछु। निर्दोषलाई मात्रै कुच्ने बुट मन परेन, निर्दोषलाई मात्रै कुच्ने बुट मन परेन, जालीहरूको इज्जत ढाक्ने सुट मन परेन, आश्वासनको सगरमाथा ठड्याउनेहरूले आश्वासनको सगरमाथा ठड्याउनेहरूले गरेको गल्तीलाई दिएको छुट मन परेन, जालीहरूको इज्जत ढाक्ने छुट मन परेन। हामी नयाँ संसार बनाउँछौँ भन्नेहरूको हामी नयाँ संसार बनाउँछौँ भन्नेहरूको मतभेदबाट बनेको गुट मन परेन, जालीहरूको इज्जत ढाक्ने सुट मन परेन। एक फुट्यो लड्यो अन्तत आफै बर्बाद भयो, एक फुट्यो लड्यो अन्तत आफै बर्बाद भयो, बर्बादीकै निम्ति हुने फुट मन परेन, जालीहरूको इज्जत ढाक्ने सुट मन परेन। थाहा छ झुटो त कृष्णले पनि बोलेकै थिए, थाहा छ झुटो त कृष्णले पनि बोलेकै थिए, एक स्वार्थको लागि बोलेको झुट मन परेन, निर्दोषलाई मात्रै कुच्ने बुट मन परेन। धन्यवाद। कृष्णले पनि झुटो त बोलेका थिए। कालो तुसारो झमझम परेको पानीसँगै आफ्नो जिन्दगानीको रफ्तारमा ठुली काफल, माइली काफल, कान्छी काफल, घ्याम्पा ऐँसेलु, काली ऐँसेलु, जुङ्गी ऐँसेलु, निवारो, गोफ्लो, मुस्लिणी र सुप्लाङ खाएर हुर्किएको बालपनको अवस्थाले उखुका लाक्रा, कुसुम, जामुन र दत्रुङ्गोको पनि स्वाद चाख्यो र उनी बिस्तारै हुर्किए। जिम्मेवारी सहितको कामको बोझसँगै र केही बढी उमेरका दाजुहरूसँग कहिले अभिभावक त कहिले साथी भएर यसरी हुर्किएको उनको बाल्यकाल बिस्तारै आफ्नै खाली दौतरीसँग डोरिन पुग्यो। जब उनी औपचारिक अध्ययनको बाटोमा हिँडे थुप्रै तनाव, अभाव र अस्तव्यस्ततालाई चिर्दै उनको भविष्य एउटा सभ्य र भव्य सोचको मान्यताको व्यक्तिमा परिणत भयो भनेर तपाईँबारे यहाँ सम्पादकले लेख्नुभएको रहेछ। कति धेरै कुराहरू रहेछन् तपाईँलाई मैले फुकाउन सकिनँ कि तपाईँले खोल्नलाई दिनु भएन, रिजर्भ गरेर राखिदिनु भयो, त्यो सन्दर्भ आइ नपुगेर पनि त्यस्तो भएको होला, त्यस्तो भएको। तपाईँको गजल मैले अघि तपाईँलाई सोध्छु भनेर दिमागमा जर्मिनेट भएको क्वेसन, सर्लाहीमा उखु खेती ठुलो छ, बदाम खेती ठुलो छ, हजुर, लगायत थुप्रै अनाजहरू उत्पादन हुन्छन् त्यहाँ, हजुर, सर्लाही त्यो ठाउँको त्यो ठाउँ हो जहाँ चाहिँ देशका अरू ठाउँहरूमा पुर्याउने अनाजहरू उत्पादन हुन्छ, हामी त्यहीँका अनाजहरू खान्छौँ। सर्लाही मात्र होइन अरू जिल्लामा पनि ठाउँ ठाउँ अनुसारका उत्पादनहरू छन्, कतै आलु मजाले हुन्छ, कतै धान मजाले हुन्छ। हामीले हाम्रा गजलहरूमा हाम्रो जिल्लाको होइन हामीले स्थानीयता भनौँ न, यो अब अध्याय चाहिँ सर्लाहीका गजल, सर्लाहीका स्रष्टाहरूको गजल हो भने स्थानीयताका कुराहरूलाई गजलमा लेख्न सकिएका छैनौँ कि सक्न लेख्न सकिँदैन कि अथवा त्यसमा हाम्रो ध्यान नगएको हो? ध्यान नगएको हो भन्छु म आफै पनि, सर्लाहीको गजल लेख्दै गरेको लेखकको हिसाबले भन्नु पऱ्यो भने ध्यान नगएकै हो। अब गजल पहिला वनमाराको झाडी थियो अरे होइन, गजललाई त्यसो भनिन्थ्यो अरे, अब पछि गजल बाढी पनि भएर आयो, अब गजल भयो भएन आयो आएन भन्ने दिन गए कि जस्तो लाग्छ मलाई, अब गजलमा के आयो भन्ने कुरो बढी प्राथमिक हुन्छ कि जस्तो लाग्छ। सर्लाहीको गजल पढेपछि त सरर सर्लाहीको माटो बास्न आओस् होइन, सर्लाहीका मन्दिरहरू बास्न आउन्, सर्लाहीका खेतीपाती संस्कृति चिजहरू आउन्, त्यो खालको चाहिँ हामीले प्रत्येक लोकल ठाउँमा चाहिँ आफ्नो चिजलाई ल्याउनु पर्छ कि गजलमा जस्तो लाग्छ मलाई, त्यो भएर पनि मैले तपाईँलाई यो प्रश्न ल्याएर सोधेँ। अर्को चाहिँ तपाईँको गजल हेर्दा हेर्दै, अहिले हामी कुरा गर्दै तपाईँले गजल वाचन गर्दै गर्दा पनि म तपाईँको गजलहरू हेरिरहेको छु, गेयात्मक छन् कि जस्तो पनि मलाई लाग्यो, किनभने हामी बहर बहर भनेर जसलाई भन्छौँ बहर नै तोकिएर नलेखिए पनि वाचन गर्दाखेरि फ्लो हेर्दाखेरि चाहिँ गेयात्मक हुन्छन् कि जस्तो मात्रै लाग्यो मलाई, म सङ्गीतकार होइन म जान्दिनँ। तपाईँले कोही सङ्गीतकारसँग प्रयास गर्नुभएको छ? छैन, मैले सङ्गीतकारसँग प्रयास गरेको छैन, मेरो साइलो दाई चाहिँ गायनमा अलिकति रुचि राख्नुहुन्छ भन्दै हुनुहुन्थ्यो अस्ति, भाइ मैले तेरो गजलहरू पढेँ केही गाउन मिल्ने जस्तो पनि लाग्छ, हुन त म पनि व्यावसायिक गायक होइन तर पनि मलाई मेरो आत्माले भन्छ गाउन मिल्ने छ जस्तो लाग्छ, भनेपछि मेरो दाई जसले सङ्गीतको कुनै औपचारिक कक्षा लिनुभएको छैन उहाँलाई लाग्छ, अब हजुर जस्तो मान्छेले किताबमा भएका गजलहरू हेरेर भन्नुभयो भने जस्तै मान्छे त होइन, फरफर्ती हेर्दाखेरि चाहिँ यी चिजहरू ओहो यो त गाउनु पो सजिलो राम्रो पो सुनिन्छ कि जस्तो पनि लाग्यो मलाई, किनभने अब शब्द आफै बोल्दैनन्, यसलाई सङ्गीतकार र गायकले बोलाएपछि फेरि कहिलेकाहीँ यो हामीले वाचन गरिरहेको भन्दा पनि दमदार भएर आइदिन्छ। तपाईँ कति हिन्दी उर्दू गजलहरू मैले कहिलेकाहीँ शब्दमा लेखेर हेर्छु के पनि देख्दिनँ, तर जब गायनमा सुन्छु बडा दमदार भएर आउँछन् तिनै चिजहरू, यो तिनवटा चिजको सम्मिश्रण मिल्नुपर्ने रहेछ। त्यही भएर सङ्गीतकार तपाईँसम्म भेट भएनन् कि बा तपाईँ मफसलमा बसिरहनु भएको हुनाले सङ्गीतकारसँग तपाईँको परिचय नभएर तपाईँले लिङ्क गर्न भ्याउनु भएन कि केही न केही त छ भनेर सोधेको मैले? हजुर पक्कै पनि हामी मफसलमै बस्ने कारणले पनि अलिकति सम्पर्क कम भएकै हो, चिन्जानको क्रम पातलो नै हो अथवा कम छ, त्यस कारणले पनि साङ्गीतिक गजल तयार नभएका हुन् कि अथवा त्यसतिर मेरो पनि जोड नभएको हो भन्ने मलाई नै लाग्दछ। उनी आफ्नो सिद्धान्तसँग अडिक छन् र कसैको अघिल्तिर न त झुक्छन् न त सम्झौता गर्छन्, यो नै उनको आफ्नोपन हो, यो तपाईँकै बारेमा सम्पादकले भने रहेछ भनेपछि तपाईँ अलि जिद्दी पनि हुनुहुन्छ। यसलाई त्यो अर्थले लियो भने म त्यसलाई प्रतिवाद गरिरहँदिनँ, तर यहाँ जे लेखिएको छ त्यो वाक्यको सन्दर्भमा चाहिँ म के विश्वस्त छु भने कुनै कारणवश मैले बुझिएको कुरा जानेको कुरा गलत छ भने त्यो सन्दर्भमा निर्भर गर्ला, अन्यथा मैले भन्ने कुराहरूलाई मैले फेरबदल गरिरहँदिनँ, त्यस अर्थमा पनि त्यो कुरा चाहिँ स्वीकारयोग्य छ भन्छु। अघिल्लो वाक्य अलि राम्रो बनाउँछ कि त्यसैले उनी अरूभन्दा फरक छन्, नितान्त फरक, त्यसैले उनी बुढादेखि बालकसम्म भिज्न सके। ए राम्रै पो रहेछ त, यसलाई त पोजिटिभ भनेको रहेछ। साहित्यको अध्ययनले उनलाई यसरी खार्यो कि उनी गजलको क्षेत्रमा साँच्चै नै सशक्त देखिए। उनी गजलको गुदी बुझेका गजलकार हुन्, उनका गजल पूर्ण छन्, सशक्त छन्, दाना दाना मिलेका छन्, न त कतै काफिया दोष, न त मिटरमा त्रुटि, न त भावमा अन्योल कतै केही भेटिँदैन, कम्तीमा पाँच सेर गजलमा हुनैपर्छ भन्ने मान्यतामा उनी अडिक छन्। यसले पनि उनलाई सफल गजलकार म भन्न रुचाउँछु भनेर विवास पौडेलले लेख्नु भएको रहेछ तपाईँको बारेमा। यो मैले पछाडि उहाँको नाम देखेँ। शब्द संयोजनको क्षमताले उनका गजलको भाव पक्ष निकै बलियो छ, जुन कुरा गजलको शेरमा यसरी प्रमाणित हुन्छन्, सीमा नागेरै चाहिदिएपछि कसैलाई सुन भुलेको छ मान्छेले मेरै सामान्य भनेर शेर पनि उद्धृत गर्नुभएको छ। मैले कृष्ण दाहालको बारेमा यति कुरा यसबाट ताने साभार गरेँ र प्रस्तुत गरेँ। अब फेरि म तपाईँलाई गजल वाचनकै लागि गजगचाउँछु। म पुनः अध्याय सङ्ग्रह बाहिरबाटै अर्को गजल वाचन गर्दैछु। अलिकति रमाइलो खालको छ कि जस्तो लाग्छ यो गजल आफूलाई चाहिँ। शृङ्गारीको शृङ्गारिक होइन, गजल अलिकति रमाइलो तरिकाको जस्तो लाग्छ। कतै कतै शृङ्गारिक शेर पनि छन् होला। हजुर। आधा रातमा उठ्ने आफ्नो त बानी गजबको, आधा रातमा उठ्ने आफ्नो त बानी गजबको, बनिराख्छ आफ्नो त कहानी गजबको। पत्याए पत्याऊ नपत्याए नपत्याऊ, पत्याए पत्याऊ नपत्याए नपत्याऊ, भूकम्प ल्याउने आफ्नो त जवानी गजबको, बनिराख्छ आफ्नो त कहानी गजबको। नलाउँदा केही हुन्न लायो कि त सोच्नै पर्छ, नलाउँदा केही हुन्न लायो कि त सोच्नै पर्छ, सपनै बिगार्ने आफ्नो त सिरानी गजबको, बनिराख्छ आफ्नो त कहानी गजबको। यसो घडी हेरेको रातको दुई बजेछ, यसो घडी हेरेको रातको दुई बजेछ, सोचेँ हुने भयो आफ्नो त बिहानी गजबको, बनिराख्छ आफ्नो त कहानी गजबको। खर्च गर्दा सकिएर कङ्गाली भए सबै, खर्च गर्दा सकिएर कङ्गाली भए सबै, कहिल्यै नसकिने आफ्नो त खानी गजबको, बनिराख्छ आफ्नो त कहानी गजबको। यता फर्के पनि मोज, उता फर्के पनि मोज, यता फर्के पनि मोज, उता फर्के पनि मोज, कसैको नभएको आफ्नो त जिन्दगानी गजबको, बनिराख्छ आफ्नो त कहानी गजबको। शुद्धि हराएको हो कि बुद्धि हराएको हो, शुद्धि हराएको हो कि बुद्धि हराएको हो, मिठै हुने आफ्नो त हैरानी गजबको, बनिराख्छ आफ्नो त कहानी गजबको। धन्यवाद। रमाइलो रहेछ है, बडा रमाइलो, फरक खालको गजल रहेछ यो, अलिकति बिन्दास टाइपको देखिनु भएको छ तपाईँ त्यसमा। सङ्गतको कुरा मैले फेरि तपाईँलाई ल्याएर जोड्न खोजेँ। सर्लाहीभित्र गजलकारहरू सँग हुनु, सङ्गत त आफ्नो ठाउँमा छ। गजलै लेखेर तपाईँले अहिले त सङ्गत जोड्नलाई त फेसबुक ट्विटरहरू पनि काफी छन् नि, सामाजिक सञ्जालहरू। देख्दै नदेखेका भेट्दै नभेटेका मान्छे आफ्नो गजलकै माध्यमबाट साथी बनाउनु भएको छ कि छैन? त्यति धेरै छैनन्। किन, तपाईँ रिजर्भ हुनुभएको कि नभ्याउनु भएको? मैले आफ्ना गजलहरू फेसबुकमा कहिले पोस्ट गर्न चाहन्न, त्यस कारणले पनि गजलकारको परिचयबाट चाहिँ मैले त्यसरी साथीहरू जम्मा गरेँ। किन त्यस्तो गर्नुभएको? अरू त देखाउन चाहनुहुन्छ, मलाई जान्न मन लाग्यो। लौ लौ, म सम्भव भएसम्म आवश्यकता नभइकन बाहिर प्रस्तुत नहुँ भन्ने नै मान्यता हो, त्यस कारणले नै मैले पोस्ट गर्दिनँ। त्यसो गरिरहँदा घाटा पनि हुँदो हो एक पाटोमा त? हजुर, अहिले भनेकै प्रसङ्गमा म गरिब भएँ, साथीहरू कम भए, त्यस अर्थमा त घाटा नै हुन्छ, तर पनि मलाई लाग्छ मेरो आत्माले त्यो गरेको नै ठिक होला। उसो भए यसरी बुझौँ, तपाईँलाई चिन्नेले चाहिँ राम्रो भन्छ, राम्रोसँग चिन्छ, नजिक आएर सङ्गत गर्नेले थाहा पाउँछ आनी बानी, नचिन्नेको लागि चाहिँ अलिकति तपाईँ रिजर्भ नै जस्तो पनि हुनुहुन्छ। सायद त्यो सो हुन सक्ला। प्रेम गरौँ हामी झुक्छन् अरू, प्रेम गरौँ हामी झुक्छन् अरू, अघि बढौँ हामी रुक्छन् अरू, टोक्न नमिले पनि दाँतै गाडी, टोक्न नमिले पनि दाँतै गाडी, जोडले चिच्याएर भुक्छन् अरू, अघि बढौँ हामी रुक्छन् अरू, खहरे बनी उर्लेर आउँदा, खहरे बनी उर्लेर आउँदा, आधा बाटैमा सुक्छन् अरू, अघि बढौँ हामी रुक्छन् अरू, होसियार भई अघि बढ्यौँ भने, होसियार भई अघि बढ्यौँ भने, सानै गल्तीमा चुक्छन् अरू, अघि बढौँ हामी रुक्छन् अरू, राधा कृष्ण जस्तै जोडी बनाउँ त, राधा कृष्ण जस्तै जोडी बनाउँ त, लाजले हाम्रा सामु लुक्छन् अरू, प्रेम गरौँ हामी झुक्छन् अरू, अघि बढौँ हामी रुक्छन् अरू। तपाईँको गजल मैले अध्यायकै आठौँ गजल रहेछ तपाईँको भागको चौहत्तरौँ पृष्ठको मैले यसलाई वाचन गरेर सुनाएँ। कुन समयमा लेख्नुहुन्छ गजल, कति बेला फुर्छन्? सन्दर्भ अनुसार कुनै न कुनै कुराले छोइ नै रहन्छ, चाहे अध्यापन गरिरहँदा होस् या कुनै यात्रा गरिरहँदा या साथीभाइको जमघटमा बसिरहँदा तर त्यसलाई खिस्रामा उतार्ने काम चाहिँ प्राय साँझ या राति नै हुन्छ किनभने मलाई लेख्ने या पढ्ने बेलामा सकेसम्मको शून्यता चाहिन्छ चकमन्नमा बसेर लेख्न तपाईँलाई सजिलो लाग्छ अब फेरि एउटा गजल सुनौँ न तपाईँको तपाईँको आवाजबाट यति बेला म अध्याय सङ्ग्रहभित्रकै वाचन गर्दैछु सातौं गजल छ तिमीलाई दिएको वचन तोडे भने के गर्छौ तिमीलाई दिएको वचन तोडे भने के गर्छौ अर्कैसँग नयाँ नाता जोडे भने के गर्छौ आजसम्म तिम्रै नामको बगैँचाको माली छु म आजसम्म तिम्रै नामको बगैँचाको माली छु म एकाएक मालीको काम छोडे भने के गर्छौ अर्कैसँग नयाँ नाता जोडे भने के गर्छौ पुरानो त्यो बगैँचालाई वास्तै नगरेर पुरानो त्यो बगैँचालाई वास्तै नगरेर छिमेकतिर अर्को फूल गोडे भने के गर्छौ अर्कैसँग नयाँ नाता जोडे भने के गर्छौ माली फूल बगैँचा सब थोक त्यागेर मैले माली फूल बगैँचा सब थोक त्यागेर मैले जिन्दगीको यो बाटो नै मोडे भने के गर्छौ अर्कैसँग नयाँ नाता जोडे भने के गर्छौ तिमीलाई मनपर्ने सुन्दर काँचको महल तिमीलाई मनपर्ने सुन्दर काँचको महल पत्थर बने रिस पोख्दै फोडे भने के गर्छौ तिमीलाई दिएको वचन तोडे भने के गर्छौ अर्कैसँग नयाँ नाता जोडे भने के गर्छौ धन्यवाद धम्की नै दिनु भएर छ नि तपाईँले यसमा अब हामी लगभग अन्त्यतिर छौँ कृष्णजी धेरै हामीसँग समय छैन अब एउटा गजल तपाईँको सुनेर अनि बिदा मागौँ कुन सुनाउनुहुन्छ हजुर म सङ्ग्रहभित्रकै सुनाउँदैछु यसलाई अलिकति केही शब्दहरू परिवर्तन गरिएको थियो अगाडि लेख्ने क्रममा खेस्रामा अर्कै थियो मैले पछिल्लो समय लेखेको गजल हो कति पुरा कति अधुरा सपना छन् मेरा कति पुरा कति अधुरा सपना छन् मेरा मलाई फेरि गायनको सङ्गीत फुर्दैछ कि सम्भवतः सुनेर कुनै सङ्गीतकारले मलाई बोलाउन पनि सक्नु होला त्यस्तो लाग्यो मलाई कति पुरा कति अधुरा सपना छन् मेरा कति लुरा कति सुरा सपना छन् मेरा बाबुआमा नभएरै तिनको अर्थ छैन बाबुआमा नभएरै तिनको अर्थ छैन हेर कठै कति टुहुरा सपना छन् मेरा कति लुरा कति पुरा सुरा सपना छन् मेरा देश समृद्ध बनाउन कम्मर कसी हिँड्ने देश समृद्ध बनाउन कम्मर कसी हिँड्ने कति जवान कति भुरा सपना छन् मेरा कति लुरा कति सुरा सपना छन् मेरा गुरु दक्षिणामा आफ्नो अङ्गुठा नै चढाउने गुरु दक्षिणामा आफ्नो अङ्गुठा नै चढाउने एकलव्य चाहिँ कति बबुरा सपना छन् मेरा कति लुरा कति सुरा सपना छन् मेरा लेख्दै मेट्दै गर्छौ आफ्ना निजी स्वार्थ लेख्दै मेट्दै गर्छौ आफ्ना निजी स्वार्थ कोरा कागज सरी कतिया अपुरा छन् सपना मेरा कति पुरा कति अधुरा सपना छन् मेरा कति लुरा कति पुरा सुरा सपना छन् मेरा बडा आनन्द छुट्टिने बेलामा अझ धेरै आनन्द आयो कृष्णजी निकै मिठो गजल तपाईँले भने जस्तै कुनै सङ्गीतकारले सुनिरहनु भएको भएर बोलाउनु होस् नै भन्ने मेरो पनि शुभकामना धन्यवाद बहुतै मिठो गजल एकदम मुक्त कण्ठले भन्दैछु मैले अब हामी लगभग कार्यक्रमको अन्त्यमा छौँ तपाईँको रिजर्भनेस बारे मैले दुई तिन पटक प्रश्न उठाएँ होला म एकपटक चौथो पटक सम्भवतः अब फेरि प्रश्न उठाउँछु यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न चाह्यो भने पाओस् कि नपाओस् पाओस् कसरी गरोस् फेसबुकको माध्यमबाट या मेलबाट पनि गर्न सक्नुहुन्छ त्यसको लागि मेल एड्रेस छ k.dahal91@yahoo.com फोन नम्बर मोबाइलमा सम्पर्क गर्न चाहनुहुन्छ भने 98446 47008 र 98547 37008 हस् हाम्रो कार्यक्रममा आउनुभयो काठमाडौँ आउनुभएको बेलामा तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको सृजनाको कलम अझ धेरै रफ्तारमा अगाडि बढिरहोस् धेरै धेरै धन्यवाद बुलबुल सुनेरै गजल खारिँदै गएको मान्छे म अथवा गजलमा निखार ल्याउँदै गरेको मान्छे यसरी आज बुलबुलमा अतिथि भएर आउनु पाउँदा हजुरसँग औपचारिक रूपमा यसरी कार्यक्रममा प्रस्तुत हुनु पाउँदा मलाई पनि अत्यन्तै खुसी लागेको छ विशेष गरेर अच्युत घिमिरे बुलबुल र उज्यालो परिवारलाई मेरो हार्दिक धन्यवाद हवस् त सर्लाहीका कृष्ण दाहालसँगको कुराकानी र उहाँको गजल सँगसँगै आजको बुलबुलबाट हामी बिदा हुँदैछौँ उत्पादन सघि दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल जाँदा जाँदै यही सङ्ग्रहमा रहेको उहाँको सोह्रौं गजल कृष्णजीको कृष्ण दाहालको सोह्रौं गजल तर सबै शेर मैले वाचन गर्न भ्याउँदिन वाचन गर्दै शुभरात्री भन्छौं कायर भएर मर्नुहुन्न भन्यौ स्वीकारे कायर भएर मर्नुहुन्न भन्यौ स्वीकारे जिउँदैमा बैतरणी तर्नुहुन्न भन्यौ स्वीकारे आउनेलाई स्वागत छ जानेलाई विदाई आउनेलाई स्वागत छ, जानेलाई विदाई, विदाईमा आँसु झर्नुहुन्न भन्यौ स्वीकारे, जिउँदैमा वैतरणी तर्नुहुन्न भन्यौ स्वीकारे, छोटो जीवनको लामो सम्झना हुनुपर्छ रे, छोटो जीवनको लामो सम्झना हुनुपर्छ रे, त्यसैले कलङ्क छर्नुहुन्न भन्यौ स्वीकारे, जिउँदैमा वैतरणी तर्नुहुन्न भन्यौ स्वीकारे, सरल जीवन बाँचौं भन्ने सोच आएपछि, सरल जीवन बाँचौं भन्ने सोच आएपछि अपराध नै गर्नुहुन्न भन्यौ स्वीकारे, जिउँदैमा वैतरणी तर्नुहुन्न भन्यौ स्वीकारे, धेरै ठाउँ फेरियो पीडा भुल्ने आसमा, धेरै ठाउँ फेरियो पीडा भुल्ने आसमा, अब कतै बसाई सर्नुहुन्न भन्यौ स्वीकारे, जिउँदैमा वैतरणी तर्नुहुन्न भन्यौ स्वीकारे, बचाउने कृष्ण छ भन्दैमा बेसुर भई, बचाउने कृष्ण छ भन्दैमा बेसुर भई, कसैको इज्जत हर्नुहुन्न भन्यौ स्वीकारे, कायर भएर मर्नुहुन्न भन्यौ स्वीकारे, जिउँदैमा वैतरणी तर्नुहुन्न भन्यौ स्वीकारे। बुलबुल एउटा इरानी चरा। बुलबुल बुल।